नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ। यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0656 363 333 नम्बरमा स्वागत गर्ने गर्दछौँ। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि दिल तामाङ। दिलजी सुनाउनुहोस् तपाईँको आज नयाँ नौलो खबर के छ? अनि आज कोराकतिरको मौसम कस्तो छ सुनाउनुहोस् न। मौसम त घाम लाग्न सकेको छैन, धामधुम भएर बसेको छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद। त्यसपछि मेरो विदेशमा बस्ने भाइलाई, अनि मेरो विदेशमा बस्ने साथीहरूलाई, अनि मेरो भेनाज्यूहरू, दिदीहरू, दाई, भाउजू, आमा, बुबा, त्यसपछि मेरो बहिनी निरु मिनु, अनि चिन्ने नचिने सम्पूर्णलाई सुनाउन चाहन्छु। दिल तामाङ भनेर चिन्ने नचिने सम्पूर्णको लागि होइन त? हजुर। हुन्छ जिल्दी, फेरि पनि आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छौँ। नमस्कार। यति बेला हुनुहुन्थ्यो कुराकबाट दिल तामाङ, आउनु भएको थियो कार्यक्रममा। फेरि पनि कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकनपुरबाट दादा। मकनपुरबाट के भन्नुभयो? निर्मलजी, तपाईँ र मेरो त धेरै पछि कुरा भयो त। पहिला आउनुभएको थियो, कता हरायो भने बल्ल भेट भयो निर्मलजीसँग त। अनि के छ नयाँ नयाँ खबरहरू सुनाउनुहोस् निर्मलजी। राम्रै छ। अनि मकवानपुरतिरको मौसम कस्तो छ आज? अनि पानी परेको मन पर्छ कि पर्दैन नि तपाईँलाई? मन पर्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? सर्वप्रथम हजुरको लागि धन्यवाद। फोन उठाउनु हुने दादाको लागि, अनि साथीहरू र घर परिवार मलाई निर्मल सिंह भनेर चिन्थे नचिन्ने सम्पूर्ण लागि दादा। हुन्छ निर्मलजी, अहिले भने छुट्टिन्छु, माया नमार्नु होला, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला। नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो मकवानपुरबाट निर्मल थिङ आउनुभएको थियो कार्यक्रममा। फेरि पनि कोही मित्र आउनु भएको छ भने इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट अञ्जना। हजुर। अनि अञ्जनाजी के छ नयाँ नौलो खबरहरू सुनाउनुहोस्। सबै ठिक छ। अनि आज पदमपुरतिरको मौसम चाहिँ कस्तो छ नि? चिसो चिसोको अनुभव गरिरहनु भएको छ? अनि अञ्जनाजी तपाईँले खाना खानुभयो? खाएको छैन। हामीले पनि खाएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। अनि मेरो दाइ भाउजू, अनि मम्मी बुवा, अनि मेरो भाइ मेघलाई, अनि बुहारी सीतालाई, अनि मेरो यहाँ भएको बिपी तामाङलाई, मिना तामाङलाई, शमशेरलाई, अनि मेरो हालिङ जिल्लामा हुने मेरो साथी सीतालाई, अनि फुलमायालाई, अनि सम्पूर्णलाई मेरो माया गर्ने घेरा गर्ने सम्पूर्ण होइन, अनि त्यहाँ आठजना होइन चिन्ने नदिने सम्पूर्ण। हुन्छ अञ्जनाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला हुनुहुन्थ्यो पदमपुरबाट अञ्जना आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0656 363 333 र 0656 363 333। अब भने कार्यक्रम एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। मौसम गुरु अनि टिकापुनको सुमधुर आवाजमा सजिएको भाका हजार जुनी जुनी अबको क्रममा तपाईँको लागि। हजार जुनी जुनी भन्दै थियो हजार जुनी जुनी मौसम गुरुमा अनि टिकापुनको सुमधुर आवाजमा सजिएको भाका सुनिसक्यौँ हामीले। कार्यक्रम अर्पण शुभ साँझमा हुनुहुन्छ तपाईँ, कार्यक्रम अर्पण शुभ साँझमा तपाईँ पनि आउन सक्नुहुनेछ। यसको लागि हामी दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। कार्यक्रममा आएर आफ्नो आफन्त घर पुर्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ कार्यक्रम मार्फत। कार्यक्रम अर्पण शुभ साँझ हामी हरेक दिन आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक साथ ईश्वर तामाङ। हजुर ईश्वरजी, सुनाउनुहोस् तपाईँको नयाँ नयाँ खबर के छ? एकदम ठिकठाक छ भन्नुपर्दा, अहिलेसम्म चाहिँ पानी परेछ, गर्मी छैन, शीतलै छ। शीतल भयो भने चाहिँ तपाईँको सबै ठिकठाक हुन्छ। हजुर। अनि ईश्वरजी, तपाईँले खाना खानुभयो? खाएन दादा, अनि तपाईँको कार्यक्रम छिटै हो। हाम्रो चाहिँ कार्यक्रम सकिने लगत्तै हुनेछ। हजुर। अनि ईश्वरजी, तपाईँ के गर्नुहुन्छ नि? म बसी बसाइ दादा, त्यतिकै बसी बसाइ मात्रै। हजुर हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि कन्ट्रोल रुमहरूलाई, अनि मेरो विशेष घर परिवारलाई, अनि मेरो साथी राजीव शमशेर, मेरो दिदी फुलमाया भरत, भेनाजी भरत, भान्जा प्रवीण, अनि मेरो कोराकवासी र अर्पण एफएम सुन्नुभएको सम्पूर्णलाई हुन्छ गर्नुहोला, माया नमान्नु होला। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कुराक साथदेखि हुनुहुन्थ्यो ईश्वर तामाङ, आउनुभएको थियो। तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 563 332 र 0556 563 333 नम्बर खुल्ला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भन्ने इसारा मिलेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि कुरा गर्न पाएको छैन, अलिकति टेलिफोनको गडबडीको कारणले हुनसक्छ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकान मेटाउन हामी अर्पण शुभ साँझको बसाइ लिएर आउँछौँ। कार्यक्रममा मार्फत बस्ने भाकाले तपाईँको तनाव अनि थकानलाई मेटाउने उद्देश्य हाम्रो रहने गर्दछ। यति बेला टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, हेलो। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि शान्ति लामा। शान्तिजी, आज त तपाईँ सानो स्वरले बोल्नु भएको छ नि। शान्तिजी, आज त तपाईँ किन हो सानो स्वरले बोल्नु भएको छ नि? शान्तिजी, आज त तपाईँ किन हो सानो स्वरले बोल्नु भएको छ नि भनेको मैले। अनि शान्तिजी, तपाईँले खाना खानुभयो? खाइसक्यो। अनि मैले सोधेको प्रश्नको उत्तर चाहिँ किन नदिनु भएको नि? मैले अघि नै सोधेको प्रश्नको उत्तर चाहिँ किन नदिनु भएको नि भनेको मैले। शान्तिजी, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो दाजु प्रजल, आशोक, दिदी सम्झना, बहिनी शर्मिला, अनि भाइ प्रवीण, रमेश, खुसीराम, मलाई माया गर्ने कुमार, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ शान्तिजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमान्नु होला। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो कुराकबाट शान्ति लामा, आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट को बोल्नु भयो रे? निरज, के भन्नुभयो? निरा रुम्बा। निराजी सुनाउनुहोस् कुराकतिरको नयाँ नौलो खबर के छ? ठिकै छ। अनि तपाईँको नि? तपाईँको नि ठिकै छ। अनि तपाईँले खाना खानुभयो? अनि आजको तपाईँको दिन चाहिँ दिनचर्या कसरी बित्यो नि? अनि निराजी, रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? धेरै सुन्नुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कस कसलाई सम्झिने? धन्यवाद। निरा भनेर चिन्नु नचिन्नु सम्पूर्णको लागि। हुन्छ निराजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नुहोला। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो कोराकबाट निरा रुम्बा आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउनु सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ भनेर सारा मिलेको छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट। के भन्नुभयो रे? निमेश थिङ। निमेश जी, तपाईँको नयाँ नौलो खबर के छ, सुनाउनुहोस्। एकदम ठिकै छ भाइ, अब यस्तै हो, अलिअलि पानी परिरहेछ होइन? हजुर, त्यही हो र। अनि तपाईँको आज दिनचर्या चाहिँ कसरी बित्यो नि? दिन घरमै बसिबसी होला है। बसी बसै? अनि हजुर, रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि तपाईँ? एकदम सुन्छु दादा। एकदम सुन्नुहुन्छ? हजुर। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? पसिबल हजुरलाई धन्यवाद। कन्टरजुङ दादालाई, अघि आउनु भएको थियो नि भाइ, मेरो भाइ निर्मल सिंह, अशोक सिंह, अनि जो जसले मलाई निमेश सिंह भन्ने चिन्नुहुन्छ, उहाँहरू सबैको लागि। हुन्छ निमेश जी, अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो मकवानपुरबाट निमेश सिंह आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। अब पनि कार्यक्रममा एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ, जुनमा पनि राख्छ रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिएको भाका अब तपाईँको लागि। जुनमा पानी धाछ, पूर्णिमाको जुनमा पानी धाग्छ, मारो एक रात छैन, न सम्झेको दिन छैन, तिम्रै माया लाग्छ। मान मुटु भारी मैले भुल्न साथ तेरा के गरे, जुनमा पानी धाछ, पूर्णिमाको जुनमा पानी दाग्छ, मारो एक रात छैन, न सम्झेको दिन छैन, तिम्रै माया लाग्छ, सानो तिम्रै माया लाग्छ। रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिएको भाका सुन्यौँ। अब भने हामी भाका सुन्यौँ, कार्यक्रम अर्पण शुभ साँझसँगै हुनुहुन्छ तपाईँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न हामी गरिरहेका छौँ। तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्टमित्र छरछिमेकलाई सम्झिन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 363 332 र 0556 363 333। टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको छ भनेर इसारा मिलिरहेको छ, उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट अनिता हैन के भन्नुभयो इच्छा कामनाबाट सिमरन सिमरन हजुर अनिता जीको मिति नै हैन तपाई नै होइन सिमरन हजुर अनि सिमरन जी तपाई सुन्नुहोस् नयाँ नौलो खबर के छ एकदम ठिक छ दादा अनिता जीलाई चिन्नुहुन्छ इच्छा कामनातिर इच्छा कामनाको मेरो साथी हो साथी हो अनि अनिता मात्रै आइरहन्थ्यो इच्छा कामनाबाट आज सिमरन आयो तर मैले नि तिन चार फेर भइसक्यो मसँग चाहिँ भएको थिएन त्यही भएर मैले सोधिहालेको इच्छा कामना भन्ने बित्तिकै अनिता आयो कि भनेर मैले भनिहालेको कि पहिलोचोटि फेरि फेरि पनि कार्यक्रममा आउनु होला नि फेरि माया नमार्नु होला नि दादा आइरहन्छु नि आइरहन है हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने हजुरलाई धन्यवाद अनि उता फोन उठाउने दादालाई अनि मेरो साथी अनिता अनि मेरो घर परिवार बुवा मम्मी दाई भाउजू र गैरी बाहिर बस्नु भएको मेरो दिदी भिनाजी र ज जसले मलाई सिमरन भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि हुन्छ सिमरनजी फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला माया नमान्नु होला अहिले भने छुटिन्छु नमस्कार नमस्ते यति बेला हुनुहुन्थ्यो इच्छा कामनाबाट सिमरन आउनु भएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ 0556 363 332 र 0556 363 333 टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको छ भनेर इसारा मिलेको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हेटौँडाबाट के भन्नुभयो हाम्रो पनि सबै ठिक छ अनि आज हेटौँडातिरको मौसम कस्तो छ अहिले चाहिँ रोकेको छ हुन्छ आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हुन्छ ऋतुजी अहिले भने छुटिन्छु नमस्कार नमस्ते यति बेला हुनुहुन्थ्यो हेटौँडाबाट ऋतु लामा आउनु भएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ 0556 363 332 र 0556 363 333 टेलिफोन सम्पर्कमा कोही मित्र आउनु भएको छ भनेर इसारा मिलेको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हेलो नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोरागबाट के भन्नुभयो सन्च तामाङ हजुर सन्च जी तपाईँको नयाँ नौलो खबर के छ शीतल महसुस गरिरहनु भएको छ अनि तपाईँले खाना खानुभयो प्रोग्राम पछि खाने किन नि प्रोग्राम पछि खाने भनेर चाहिँ बसिरहनु भएको सन्च जी कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने विशेष गरी मेरो बुवा मम्मीलाई अनि विदेशमा रहनुभएका दाजु दाईहरूलाई अनि भाइलाई अनि मेरो क्लास टेनमा पढ्ने सम्पूर्ण साथीहरूलाई अनि मेरो साथीहरू श्री शर्मिला मिना अनि सुनी कुमारी सजना अनि सबैको लागि र मलाई सन्त तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ सन्तजी अहिले भने छुटिन्छौ नमस्कार यति बेला खोराकबाट सन्च तामाङ आउनुभएको थियो कार्यक्रममा अब भने कार्यक्रमको तपाईँसँग कुराकानी गर्दा गर्दै आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भने इसारा पाइरहेको छु भोलि फेरि साँझ 7 बजे तपाईँसँगै कुराकानी गर्न उपस्थित हुने नै छौँ र आज कार्यक्रममा आउनुभयो दिल तामाङ खोराकबाट मकनपुरबाट निर्मल थिङ र पदमपुरबाट अञ्जना खलान खोराक 7 बाट ईश्वर तामाङ खोराक बाटै शान्ति लामा खोराकबाटै निरा रुम्बा मकनपुरबाट निमेश थिङ इच्छा कामनाबाट सिमरन हेटौँडाबाट ऋतु लामा र अन्तिममा आउनुहुने साथी खोराकबाटै आउनुभएको थियो सन्च तामाङ आउनुभएको थियो कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै यो पृष्ठभूमि बजिरहेको भाकालाई अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु नमस्कार Hey, welcome back. छु मलाई बियर पनि मलाई हुस्की पनि मलाई पोसिलो नि डिग्री पास गरेर भैँसी मालिस गाउँतिर झरेर चिन्ता छैन कि मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत नि लैनो भैँसी दुर्छु दुई गिलास दुध खान्छु मलाई बियर पनि मलाई हुस्की पनि मलाई पोसिलो नि मलाई पोसिलो नि यो पोसिलो नि मलाई पोसिलो नि गाउँ घर।